विकास निर्माण में सामाजिक परिवर्तन का लागी संचार में हमरो आवाज रेडियो सौगात एफएम 103.6 मेगाहर्ट्ज़ मेरी रात की जुन आओ ये गजल की धुन आओ ए मेरो प्यारो जुन तारा कहाँ छु कहाँ उर्ली आउने मन को रारा कहाँ छु कहाँ ए बुद्ध माया दिल कहाँ हुन्छ मन मुटु को घुल मिल कहाँ हुन्छ हो म त्यही छु यी रे यस्तै सवाल जवाब रूपी गजल को साथमा शब्द प्याला को मातमा रेडियो सौगात 103.6 मेगाहर्ज मा कार्यक्रम गजल सरोवर ए गजल के धुन आओ ये गजल की धुन आओ ए गजल की धुन आओ मलाई मेरै माटोले बोलाउँछ मलाई मेरै माटोले बोलाउँछ गाउँ बेसीको बाटोले बोलाउँछ पाउँदिन स्वाद यहाँको भोजन पाउँदिन स्वाद यहाँको भोजनमा गुन्द्रुकसित आटोले बोलाउँछ गाउँ बेसीको बाटोले बोलाउँछ रङ्गी चङ्गी फेसन नागिन्छ यहाँ रङ्गी चङ्गी थेसन नाङ्गिन्छ यहाँ दौरा सुरुवाल फाटोले बोलाउँछ गाउँ बेसीको बाटोले बोलाउँछ स्वरमा बोल्नेहरू मात्रै होइनन् स्वरमा बोल्नेहरू मात्रै होइन साइलो दाई लाटोले बोलाउँछ गाउँ बेसीको बाटोले बोलाउँछ जिउनु पर्ने आफ्नो पुरै जिन्दगी जिउनु पर्ने आफ्नो पुरै जिन्दगी जीवनको त्यो पाटोले बोलाउँछ गाउँ बेसीको बाटोले बोलाउँछ मलाई मेरै माटोले बोलाउँछ स्याङ्जाका गजलकार राजु अर्यालको गजल यतिखेर मैले साभार गरे नमस्कार सँगै रात्रिकालीन अभिवादन रेडियो सौगात 103.6 मेगाहर्ज र इन्टरनेट अनलाइनबाट संसारैभरि कार्यक्रम गजल सरोवर सुनेर बस्नुभएका तमाम तमाम श्रोता मित्रहरूमा प्राविधिक सका करुणाकर भट्टसँगै तपाईँको आवाजको सहयात्री म पवन महरा आत्मीय स्वागत गर्दछौँ बुधबारको यो रात तपाईँहरूकै गजलको साथमा कार्यक्रम गजल सरोवरमा रेडियो सौगात 103.6 मेगाहर्जको स्टुडियोबाट तपाईँद्वारा हस्तलिखित गजलहरूलाई आवाज दिन तपाईँका गजलहरूलाई हजारौँ हजार श्रोतासम्म पुगाउनको लागि आज म आएको छु तपाईँको आवाजको सहयात्री बनेर कार्यक्रम गजल सरोवरमा आशा छ देश विदेशमा जहाँ रहेर भए पनि तपाईँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने आज पनि हामी तपाईँहरूसँग कार्यक्रम गजल सरोवर सँगसँगै रहनेछौँ 10 बजेसम्म यो अवधिमा हामी आज तपाईँसँग टेलिफोनमा प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्दैनौँ। तपाईँका गजलहरूलाई हामी आज लिन सक्दैनौँ, माफ गर्नुहोला। आज थोरै प्राविधिक कारणले गर्दाखेरि हामीले तपाईँसँग टेलिफोनमा जोडिन सक्दैनौँ। यो अवश्य पुरा गर्नेछौँ। तपाईँलाई हामी धेरै गजलहरू सुनाउनेछौँ र तपाईँले पठाउनु भएका गजलहरूलाई आज कार्यक्रम गजल सरोवरमा साभार गर्नेछु। म आवाज दिनेछु स्वयं तपाईँको गजललाई। तपाईँको गजललाई न्याय गरे या अन्याय, यो तपाईँले नै छुट्याउनु होला। यही जानकारी गराउन चाहन्छु कार्यक्रम गजल सरोवरको यो बसाइबाट। आज हामीलाई गजल सरोवरको पेजमा तपाईँले पठाउनुभएका गजलहरू यतिखेर म साभार गर्नेछु, जसका लागि तपाईँ पनि पठाउन सक्नुहुनेछ। कार्यक्रम गजल सरोवरको फेसबुक पेजमा गएर तपाईँले आफ्ना गजलहरू पोस्ट गर्न सक्नुहुनेछ। www.facebook.com/page/गजल सरोवर हाल्नुभयो भने तपाईँले गजल सरोवरको त्यहाँ एउटा पेज पाउनुहुनेछ। त्यो पेजमा तपाईँले आफ्ना गजलहरू पोस्ट गर्नुपर्ने हुन्छ। यो जानकारी सँगै कार्यक्रम गजल सरोवरको दैलो उघार्छौँ। सदाझै आज पनि एउटा निकै मिठो गजल सङ्गीतबाट, गजल सङ्गीतले बोल्दैछ। बिन्ती नसोध कसरी दिन्छन् दिन र रातहरू, बल्झी रहेछन् अझै नि तिमीले दिएका घातहरू। यो गजल तपाईँहरूको माझमा, यो गजल पछि तपाईँका गजलहरूलाई आवाज दिनेको लागि आउने नै छौँ। सोध कसरे बिच्छन दिन र रातहरु, बल्झी रहे छन् अझै नि, बल्झी रहे छन् अझै नि तिमीले दिएका घातहरु। बिन्ती न सोध कसरी, यादहरू भुल्नलाई डुबिरहे नसाहरूमा, यादहरू भुल्नलाई डुबिरहे नसाहरूमा, यादहरू भुल छाडे आजकल मात हारु। बल्झी रहे छन् अझै नि, बल्झी रहे छन् अझै नि तिमीले दिएका घातहरु। बिन्ती न सोध कसरी, दिलहरू भतिरन्छन् बगेर आँसु आँखाका, दिलहरू भतिरन्छन् बगेर आँसु आँखाका, दिलहरू भतिरन्छन् निष्ठुरी भई टाढा गए कुछ दिने हात यो गजल सङ्गीतपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम गजल सरोवरको बसाइमा। बिन्ती नसोध कसरी बित्छन् दिन र रातहरू, बल्झी रहेछन् अझै नि तिमीले दिएका घातहरू। त्यो पनि निकै मार्मिक शब्दहरू थिए, निकै राम्रो गजल सङ्गीत तपाईँको माझमा राख्यौँ। राम्रो शब्द भन्नुभएको थियो र दिनुभएको थियो गजलकारले, अनि त्यस्तै राम्रो गला दिनुभएको थियो गायकले, राम्रो सङ्गीत भन्नुभएको थियो। तपाईँले पनि मन पराउनु भयो होला भन्ने आशा अपेक्षामा छौँ हामी। कार्यक्रम गजल सरोवरको बसाइमा हुनुहुन्छ, माफ गर्नुहोला श्रोता मित्र, आज तपाईँसँग कुराकानी गर्न पाइराखेको छैन। आज अलिकति हाम्रो टेलिफोनमा केही गडबडी आएको छ, त्यसैले पनि तपाईँसँग कुराकानी हुन सकिरहेको छैन। कार्यक्रम गजल सरोवरको बसाइमा केही छैन, अर्को हप्ता तपाईँसँग कुराकानी गरौँला, विशेष कुराकानी गरौँला होइन। गजलको तयारी गरेर राख्नुहोस्, गजल राख्नुहोला, यही आग्रह यही बिन्ती गर्न चाहन्छु तपाईँलाई। निराश चाहिँ नहुनुहोला मित्र, बरु तपाईँले पत्र मार्फत पनि हामीलाई गजल पठाउनु भयो भने सजिलो होला। हाम्रो पत्रसार ठेगाना रेडियो सौगात 103.6 MHz ठुलापानी बैतडी, कार्यक्रम गजल सरोवर लेखेर पठाउनु भयो भने हामीसम्म पुग्नेछ, तपाईँका पत्रहरूलाई पनि लिनेछौँ। र मेल सुविधा भएका, इमेलको सुविधा भएका श्रोता मित्रहरूले हाम्रो फेसबुक पेज www.facebook.com/pagespace/gazalsarobar हान्नुभयो भने गजल सरोवरको पेज पाउनुहुनेछ, त्यसमा तपाईँले पोस्ट गर्न सक्नुहुनेछ। अब म धेरै ढिला नगरिकन तपाईँकै गजलतर्फ लाग्छु। हामीलाई गजल पठाउनु भएको छ, पहिलो गजल पत्र मेरो हातमा परेको छ, मारी गजलकार मारी हस्ती हुनुहुन्छ, युना धामी रेडियो दिनेशमा कार्यक्रम माधुरीका मुक्तकहरू प्रस्तोता हुनुहुन्छ उहाँ, धनकटी कैलालीमा। उहाँले हामीलाई यो गजल पोस्ट गर्नुभएको छ, हाल काठमाडौँबाट उहाँले पठाउनु भएको रहेछ, र उहाँले काठमाडौँको गतिविधिलाई लेखेर गजलमा उतारेर पठाएको छु भन्दै हुनुहुन्छ। निकै राम्रा गजल शेरहरू छन्। यतिखेर नारी हस्ती युना धामीको गजल बोल्ने अनुमति चाहन्छु। रत्न पार्कमा यौवनको भारी बोक्दैछौ रे तिमी, रत्न पार्कमा यौवनको भारी बोक्दैछौ रे तिमी, यौवन रूपी वैशहरू बोक्दैछौ रे तिमी, लिलामी झैँ तिम्रो मोल सधैँ मोलाइमा, लिलामी झैँ तिम्रो मोल सधैँ मोलाइमा, बेचिएर तराजुमा जोक्दैछौ रे तिमी, यौवन रूपी वैशहरू बोक्दैछौ रे तिमी, 500 होइन हजारमा मन्जुर भई, 500 होइन हजारमा मन्जुर भई, रहर होइन कहरले भोग्दैछौ रे तिमी, यौवन रूपी वैशहरू भोग्दैछौ रे तिमी, साँझ पख पार्कतिर सँगै पर्खाइमा, साँझ पख पार्कतिर सधैँ पर्खाइमा, टोलाउँदै ग्राहकहरू खोज्दैछौ रे तिमी, यौवन रूपी वैशहरू भोग्दैछौ रे तिमी, अन्जान त्यो व्यक्तिलाई लजतिर, अन्जान त्यो व्यक्तिलाई लजतिर, जाने कि नजाने भन्दै सोच्दैछौ रे तिमी, यौवन रूपी वैश्यहरू पोख्दैछौ रे तिमी, रत्न पार्कमा यौवनको भारी बोक्दैछौ रे तिमी। वाह, सलाम गर्न चाहे गजलकार नारी हस्ती युना धामीको यो गजललाई। समसामयिक विषयमा गजल लेखेर पठाउनु भयो, काठमाडौँबाट हामीलाई पठाउनु भएको थियो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। रेडियो प्रस्तुता पनि हुनुहुन्छ उहाँ, माधुरीका मुक्तकहरू कार्यक्रम चलाउनुहुन्छ दिनेश एफएममा। धेरै धेरै धन्यवाद, धेरै धेरै आभार प्रकट गर्न चाहन्छु, र शुभकामना पनि, तपाईँको गजल यात्रा यसरी नै अगाडि बढ्दै जाओस्। हार्दिक साधुवाद। आदरणीय सम गजल पारखी मनहरू, तपाईँको मनपर्ने प्रिय कार्यक्रम गजल सरोवर सुन्दै हुनुहुन्छ तपाईँ। गजल सरोवर तपाईँ www.saugatfmbaitadi.org मार्फत संसारैभरि सुनिराख्नु भएको छ भने रेडियो सौगात 103.6 MHz पश्चिम नेपालमा सुन्दै हुनुहुन्छ। गजल सरोवरको बसाइमा आज हामी तपाईँसँग जोडिन सकेका छैनौँ, तपाईँसँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्न पाइरहेका छैनौँ, तर पनि हामीले तपाईँका गजललाई उत्थान गरिरहेका छौँ, यतिखेर आवाज दिइराखेका छौँ। अर्को गजल मेरो हातमा परेको छ, नियमित गजल सरोवरका नियमित श्रोता हुनुहुन्छ नरेश भट्ट हावा रुडे देवल नौ बिजुलका श्रोता मित्र, निकै राम्रो गजल लेख्नुहुन्छ, निखारिएका शब्दहरू छन्। यतिखेर म उहाँको गजल टपक्क टिपेर बोल्ने अनुमति चाहन्छु। मेरै प्रेमको हत्यारा तिमी मनै अदालतमा छु, मेरै प्रेमको हत्यारा तिमी मनै अदालतमा छु, धाउनु पर्या छ दिन दिनै सनाखतमा छु। गौरवशाली सौरभशाली शक्तिशाली तिमी, गौरवशाली सौरभशाली शक्तिशाली तिमी, कमजोर परिबाध्यताले जमानतमा छु, धाउनु पर्या छ दिन दिनै सनाखतमा छु। सर्वस्व हर्यौ मन जलायौ पुगेन तिमीलाई, सर्वस्व हर्यौ मन जलायौ पुगेन तिमीलाई, तिम्रै कारण जिन्दगीबाटै बरामदमा छु, धाउनु पर्या छ दिन दिनै सनाखतमा छु। दिन दहाडै समस्याले झेलिदिन्छ मलाई, दिन दहाडै समस्याले झेलिदिन्छ मलाई, कति दुःख आए कति गए तिनकै फता फतमा छु, धाउनु पर्या छ दिन दिनै सनाखतमा छु। अन्तिम से, कहिल्यै पनि भनिन मैले यस्तो गर्यो भनी, कहिले पनि भनिन मैले यस्तो गर्यो भनी, अझै पनि तिम्रो हिफाजत गर्ने करारतमा छु, धाउनु पर्या छ दिन दिनै सनाखतमा छु, मैले प्रेमको हत्यारा तिमी मनै अदालतमा छु। युवा गजलकार नजिर नरेश भट्ट हावा रोडेजेबल नौ डिजुलका गजलकारको गजल यतिखेर म बोल्दै थिएँ, आवाज दिँदै थिएँ गजलकार नरेश भट्टलाई। हार्दिक शुभकामना, धेरै धेरै धन्यवाद गजलका लागि, र तपाईँको गजल यात्रा यसरी नै आगामी दिनमा अगाडि बढ्दै जाओस्, सम्झिँदै गर्नुहोला। कार्यक्रम गजल सरोवरको तर्फबाट यही आशा राख्छौँ तपाईँप्रति। गजल सरोवरको बसाई सुन्दै हुनुहुन्छ तपाईँहरू। गजल सरोवरमा अब म तपाईँलाई एउटा निकै मिठो गजल सङ्गीत सुनाउँछु। फेरि पनि धेरै श्रोता मित्रहरूलाई एकहोर बोल्दा बोल्दै कति बोल्यो भनेर तपाईँहरूलाई अलिकति निराशा उत्पन्न भएको होला, गजल सुन्न पाए हुन्थ्यो, सङ्गीत सुन्न पाए हुन्थ्यो भनेर तपाईँहरूले सोचिराख्नु भएको होला। म तपाईँको माझमा एउटा निकै मिठो गजल राख्दैछु। माया गर्दा नि सजाय मलाई दियो स्वीकार छ, रुवाई मलाई मायाको बदला यो स्वीकार छ। यो गजल तपाईँको माझमा। छोड़ो त्यो पल त मेरे कियो स्वीकार छ। माया गर्दानी सजाए मलाई दियो स्वीकार छ रुवाई मलाई मायाको बदला लियो स्वीकार छ। यो गजल संगीत सँगै तपाई सम आदरणीय गजल पारखी मनहरूलाई स्वागत गरे फेरि पनि कार्यक्रम गजल सरोवरको बसाईमा गजल सरोवरको बसाई सुन्दै हुनुहुन्छ। प्रविधिबाट हुनुहुन्छ हामीलाई साथ दिइराख्नुहुन्छ निरन्तर रूपले करुणाकर भट्टजी साथ दिनुहुन्छ खुसी लाग्छ। आज पनि निरन्तर जुटिराख्नु भएको छ मेरो आवाज तपाईँसम्म पुगाउनको लागि हौसला दिइराख्नु भएको छ उताबाट झनै आँट बढेर आउँछ तपाईँका गजल बोल्ने र तपाईँले पनि राम्रा शब्दहरू लेख्नुहुन्छ ती शब्दहरूलाई पढ्दाखेरि कहिले काहीँ आफै जोसिन मन लाग्छ गजलमा निकै राम्रा गजलहरू लेख्दै हुन्छ राम्रा गजलकारहरूका राम्रा गजल मात्रै कार्यक्रमको विषयमा हामी लिने गर्दछौँ र तपाईँलाई जानकारी पनि गराउँदैछु म कार्यक्रम यो गजल सरोवरको बसाइबाट गजल सरोवरमा तपाईँले राम्रा गजलहरू पठाउनु भयो भने तपाईँले नियमित रूपले हामीलाई पठाउनु भयो भने हामी महिनाको अन्तिम गजल सरोवरको बसाइमा होइन त्यो बुधबारको बसाइमा हामी तपाईँसँग कुराकानी गर्नेछौँ र तपाईँलाई प्रत्यक्ष हामी बोलाउनेछौँ हामी आफैसँग राखेर तपाईँसँग कुराकानी गर्नेछौँ गजल बारेमा कुराकानी गरौँला गजल नियमको बारेमा अनि तपाईँका गजल पनि सुनौला होइन त्यसैले तपाईँलाई हामी प्रोत्साहन गर्न कन्जुसाई गर्ने छैनौँ र तपाईँ हामीलाई गजल पठाउनको लागि पत्राचार गर्नुको लागि हामीलाई कन्जुसाई नगर्नुहोला यही आग्रह गर्न चाहन्छु र तपाईँले फोनमा भन्दा फोनको भर हुँदैन कहिले लाग्छ कहिले लाग्दैन त्यसैले फोनलाई पर्खेर नभन्नुहोस् पत्र पठाउनुहोस् पत्र पनि हामी बोलिरहनेछौँ प्राप्त पत्रहरू। अब म धेरै नै बोली यतिखेर फेरि गजलतिरै लाग्छु यतिखेर मेरो हातमा गजल परेको छ मध्यपूर्व एफएम काभ्रेकी गजलकार हस्ना केसीले पठाउनु भएको छ हामीलाई पोस्ट गर्नुभएको उहाँले गजल सरोवरको पेजमा यतिखेर उहाँको गजल उठाउने अनुमति चाहन्छु। मनमा पीडा भारी भाछन् गीत मारेर रुन सकिन मनमा पीडा भारी भाछन् गीत मारेर रुन सकिन खुसी बन्यो निलो गगन म दुखीले छुन सकिन नमेटिने मसीले नै लेखिएको भाग्य रहेछ नमेटिने मसीले नै लेखिएको भाग्य रहेछ आफ्नै भाग्य फेर्न चाहे तर किन धुन सकिन खुसी बन्यो निलो गगन म दुखीले छुन सकिन समयले जता लग्यो त्यतै ढल्ने जीवन होरे समयले जता लग्यो त्यतै ढल्ने जीवन होरे पीडा दिने समयको सहयात्री हुन सकिन खुसी बन्यो निलो गगन म दुखीले छुन सकिन मनका पीडा भारी भाछन् गीत मारेर रुन सकिन नारे हस्ती गजलकार हस्ना केसीको गजल यतिखेर मैले साभार गरे मध्यपूर्व एफएम काभ्रेकी गजलकार हुनुहुन्छ उहाँले काभ्रेमा कार्यक्रम प्रस्तुत हुनुहुन्छ उहाँले हामीलाई यो गजल पठाउनु भएको थियो गजलका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला। गजल सरोवरको बसाइमा अर्को गजल हामीलाई माया गरेर पठाउने श्रोता मित्र हुनुहुन्छ हामीलाई माया गर्नुहुन्छ सदैव सम्झिराख्नुहुन्छ जगदीश भट्ट विवशजी आमचुरा आएक सैलोडा बैतडीका श्रोता हुनुहुन्छ हाल नवप्रभात क्याम्पसमा अध्ययनरत हुनुहुन्छ उहाँ अध्ययन गर्नुहुन्छ निकै राम्रा विद्यार्थी जीवनमा युवा गजलकार हुनुहुन्छ निकै राम्रा शब्दहरू लेखेर पठाउनु भएको छ यतिखेर म जगदीश भट्ट विवशको गजल बोल्ने अनुमति चाहन्छु। चिना जान भएको थिएन अन्जानैमै बोलिदिए चिनजान भएको थिएन अन्जानमै बोलिदिए विश्वासघाती नसिनेर मनको पोल खोलिदिए मदहोसी भई बेहोसी साथ सपनीमै रमाउँदा मदहोसी भई बेहोसी साथ सपनीमै रमाउँदा विपनीको सम्झनामा जीवन रस ढोलिदिए विश्वास घाती नसिनेर मनको पुल खोलिदिए आउँदा जाँदा नयनका हेराईमा लोभिएर आउँदा जाँदा नयनका हिराईमा लोभिएर आफ्नो यौवन समर्पणले भरिएको झोली दिए, विश्वास घाती नसिनेर मनको पुल खोलिदिए। अचम्मको खोटो कर्म हृदय भरि चोटै चोट, अचम्मको खोटो कर्म हृदय भर चोटै चोट, भिन्नताको आभासमा खुदै मुटु पोलिदिए, विश्वास घाती नसिनेर मनको पुल खोलिदिए। यो मनमा वेदना त नदी जस्तै बग्न लाग्यो, यो मनमा वेदना त नदी जस्तै बग्न लाग्यो, दिलको पीडा निभाउन उनको पाउ मोलिदिए, विश्वास घाती नचिनेर मनको पोल खोलिदिए, चिना जान भएको थिएन अन्जानमै बोलिदिए। आमचुरा एक सैलोडा बैपेटीका गजलकार जगदीश भट्ट विवशको गजल यतिखेर साबार गरे। गजलका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला। तपाईँको गजल यात्रा अगाडि बढ्दै जाओस्, हार्दिक शुभकामना। कार्यक्रम गजल सरोवरको बसाइमा छौँ हामी, तपाईँहरू सुन्दै हुनुहुन्छ गजल सरोवर। तपाईँकै आवाजको सहयात्री पवनको साथमा हामी आउने गर्दछौँ हरेक बुधबार तपाईँको घर आँगनको रेडियो सेटमा बिबिसी नेपाली सेवापछि सुन्न सक्नुहुन्छ। हामी 10 बजेसम्म रहन्छौँ तपाईँसँग। अब हामीसँग केही समय बाँकी छ मित्र, 9 बजेर लगभग 48 मिनट जाँदैछ। यतिखेर हामी तपाईँको माझमा छौँ र अब म तपाईँलाई फेरि पनि एउटा गजल सङ्गीत सुनाउँ जस्तो लागेको छ, होइन? गजल सङ्गीत पनि सुनाउँछु तपाईँलाई। तपाईँलाई अलिकति नरमाइलो लागेको पनि होला, एक्लै बोल्दा एक्लै फतफतायो पवन, कति फतफतायो भनेर सोचिराख्नु भएको छ होला, केही छैन। तपाईँको माझमा एउटा गजल राख्छु म। गजल सङ्गीतले भन्दैछ, धेरै गाए गजल गीत जुनको बारेमा, अब एउटा गीत गाउँछु उनको बारेमा। गजल गीत धेरै गाउनु भयो, अब गीत मात्रै गाउने कुरा गर्दै हुनुहुन्छ। यो गजल तपाईँहरूको माझमा, यसपछि म तपाईँको गजललाई आवाज दिन आउने नै छु। अझै पनि छन् हामीसँग तपाईँका गजलहरू, निराश छैन हुनुहोला। दुख पर्दा लगाएको उनको बारेमा, त्यागने एक दिन जीवन त्यागने मेरो निधो भयो, खुशी बनी आइन पूरी आँसु बिदो भयो, खुशी बनी आइन पूरी आँसु बिदो भयो। धेरै गाए बाँसुरीको उनको बारेमा, धेरै गाए बाँसुरीको उनको बारेमा। अब एउटा गीत गाउँछु उनको बारेमा, दुख पर्दा लगाएको उनको बारेमा। जति बयान करूँ मैं जति बयान गरुमा अझै कामी हुन्छ भावनामा कुनी भन्दा प्यारो मेरो हुन्छ भावनामा कुनी भन्दा प्यारो मेरो हुन्छ कहिले गाए हिरा मोती सुनको बारेमा कहिले गाए हिरा मोती सुनको बारेमा अब एउटा गीत गाउँछु उनको बारेमा धेरै गाए गजल गीत जुनको बारेमा अब एउटा गीत गाउँछु उनको बारेमा निकै राम्रो यो गजल सङ्गीतपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम गजल सरोवरको यो बसाइमा। अब हामी कार्यक्रमको अन्त्यतिर छौँ, 9:51 भइसकेको छ। अब हामीसँग थोरै समय बाँकी छ, यो समयमा म तपाईँका गजलहरूलाई साभार गर्नेछु यतिखेर र बोल्नेछु, आवाज दिनेछु। मित्रहरू के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कसैले खाना खाइसक्नु भएको होला, सुत्ने तर्खर गर्दै हुनुहुन्थ्यो, कार्यक्रम आयो सुन्दै हुनुहुन्छ होला, कतै मैले तपाईँलाई डिस्टर्ब त गरेन, तपाईँ सुत्न छोडेर कार्यक्रम त सुन्दै हुनुहुन्छ, त्यसका लागि धन्यवाद भन्न चाहन्छु, माफी पनि माग्न चाहन्छु मित्र, कार्यक्रम सुन्नकै लागि बसिराख्नु भएको छ होला कतिपय श्रोता मित्रहरू। कसैले कसैलाई सम्झेर गजलहरू लेख्दै हुनुहुन्छ होला, अहिले गजल सङ्गीतमा भने जस्तै गजलहरू जति लेखे पनि होइन, मुक्तकहरू जति लेखे पनि, साहित्यहरू जति लेखे पनि बुझ्नेले नबुझेपछि के गर्नु, यस्तै हो कुराकानी। गजल सङ्गीतबाट यस्तै यस्तै शब्दहरू सुन्दै हुनुहुन्छ तपाईँले। अब म एउटा गजल बोल्छु यतिखेर, गजलकार हुनुहुन्छ रुडी देवल 9 बिजुल रुइन्नाका गजलकार हुनुहुन्छ दीपक सिंह धामी बतासी, उहाँ पनि हामीलाई सधैँ जसो सम्झिराख्नुहुन्छ कार्यक्रमको बसाइलाई। गजलकार दीपक सिंह धामी बतास आफ्नो गजलमा यसरी बग्दै हुनुहुन्छ, म वाचन गर्ने अनुमति चाहन्छु। हाम्रो नाताको एक दिन छिनोफानो हुनेछ, हाम्रो नाताको एक दिन छिनोफानो हुनेछ, लगाउँदैछु किनारा यो नाता बिरानो हुनेछ, पर्दाफास गर्यौ तहस नहस गर्यौ नाता, पर्दाफास गर्यौ तहस नहस गर्यौ नाता, न तिम्रो मन तिमी मेरी दुभानो हुनेछ, लगाउँदैछु किनारा यो नाता बिरानो हुनेछ, जब तिमीले महल नै उधारेपछि मायाको, जब तिमीले महल नै उधारेपछि मायाको, न महल हुनेछ तिम्रो न छानो हुनेछ, लगाउँदैछु किनारा यो नाता बिरानो हुनेछ, यसरी नै उल्झाए बल्झाए चोटहरूमा, यसरी नै उल्झाए बल्झाए चोटहरूमा, मेरो मुटु मुटु रहने छैन अचानो हुनेछ, लगाउँदैछु किनारा यो नाता बिरानो हुनेछ, आकाश रहेन हाम्रो माया पहिला जस्तो, आकाश रहेन हाम्रो माया पहिला जस्तो, यादै यादमा बिलाउनु पर्ला र सानो हुनेछ, लगाउँदैछु किनारा यो नाता बिरानो हुनेछ, हाम्रो नाताको एक दिन छिनो फानो हुनेछ। रुडी देवल 9 बिजुल मिनाका गजलकार गजल स्रष्टा दीपक सिंह धामी बतासको गजल यतिखेर मैले कार्यक्रमको बसाइमा साभार गरेको थिएँ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु दीपक सिंह धामी बतासजीलाई यो गजलका लागि। बतास मित्र दुईजना हुनुहुन्छ हाम्रा गजलका, निकै प्रिय हुनुहुन्छ, आउनुहुन्छ सधैँ। अघि पनि एकजना बतासको गजल पढे, अहिले दीपक सिंह धामी बतासजीको धेरै धेरै धन्यवाद भन्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु, र तपाईँको गजल यात्रा अझै पनि अगाडि बढोस्, तपाईँको कलम निरन्तर रूपले चलोस्, यही कामना गर्न चाहन्छु म कार्यक्रम गजल सरोवरको बसाइबाट। मित्रहरू, रात छिप्पिँदै छिप्पिँदै गइरहेको छ, ढल्दै ढल्दै गइरहेको छ। अब हामीले कार्यक्रमको बसाइबाट विदाबारी माग्नु पनि हुन्छ। तपाईँका गजललाई मैले कति आवाज दिन सके, कतिको न्याय गरे, त्यो तपाईँले मूल्याङ्कन गर्नुभएको छ होला। सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। यही आग्रह विन्ती गर्न चाहन्छु म कार्यक्रम गजल सरोवरको यो बसाइबाट। अब भने म जाँदा जाँदै तपाईँलाई एउटा गजल सुनाउँदैछु। गजल म गजल सरोवरको तर्फबाट सुनाउँदैछु तपाईँलाई एउटा गजल। यतिखेर म बोल्ने अनुमति चाहन्छु। धेरै गजलकार हुनुहुन्छ होला, गजल सुन्ने इच्छा राख्नु भएको छ होला, होइन? तपाईँलाई म आफ्नो तर्फबाट, गजल सरोवरको तर्फबाट एउटा गजल सुनाउँदैछु। म अन्धो बनेरै जवानी समाए, मैले अन्धो बनेरै जवानी समाए, र आजै सुनौलो बिहानी समाए। म बाँचे त धेरै चलेको नसामा, म बाँचे त धेरै चलेको नसामा, हराएरै आफ्नै कहानी समाए, र आजै सुनौलो बिहानी सुनाए। म मस्तिष्क दुखी मलाई बेथाले, म मस्तिष्क दुखी मलाई बेथाले, दिदा पिर आफ्नै सिरानी समाए, र आजै सुनौलो बिहानी सुन्न समाए। तिमीले सुनेनौ कथा जिन्दगीका, तिमीले पटक्कै सुनेनौ कथा जिन्दगीका, म आफै जलेको खरानी समाए, र आजै सुनौलो बिहानी समाए। अनौठो त लाग्ला, अनौठो त लाग्ला एक्लै भनेमा, म पेसा भनेरै किसानी समाए, र आजै सुनौलो बिहानी समाए, म अन्धो बनेरै जवानी समाए। यही गजलसँगै कार्यक्रम गजल सरोवरको यो बसाइबाट अब भने बिताबारी हुनुपर्छ भनेर उताबाट करुणाकरजीले सङ्केत गर्दै हुनुहुन्छ। र तपाईँको लागि आज जसले हामीलाई गजल पठाउनु भएको थियो तपाईँलाई धन्यवाद। तपाईँका अन्य गजलकारहरूले पठाएका गजलहरू पनि हामीसँग बाँकी नै छन्, अर्को हप्ता अवश्य बोल्नेछौँ। कतिपयका गजलहरूले गजलको रूप दिइरहेका छैनन्, गजलमा नियमबद्ध छैनन्, त्यसैले पनि हामीले सहभार गरेनौँ। मित्रहरू, दुःख चाहिँ नमान्नु होला, तपाईँको माया हो, त्यो मायाले गर्दा पठाउनु भयो, त्यसका लागि धन्यवाद। एक दिन म सबै गजलकारहरू ज जसले पठाउनु भएको छ ती गजलहरू नियमभित्र छैनन्, उहाँहरूको नाम मात्रै भए पनि म तपाईँलाई सुनाउनेछु। अब भने कार्यक्रम गजल सरोवरको लागि तपाईँलाई म पत्राचार ठेगाना दिँदैछु। रेडियो सौगात 103.6 MHz गोठला पानी बैतडी, कार्यक्रम गजल सरोवरको ठेगानामा पठाउनुहोला। र त्यसै गरी हाम्रो फेसबुक पेज www.facebook.com/pages/gazalsarovar तपाईँले टाइप गरेर खोज्नुभयो भने गजल सरोवरको पेज पाउनुहुनेछ। र हार्दिक धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई। प्रविधिबाट साथ दिनुभयो करुणाकरजी, त्यसै गरी गजल सरोवरलाई प्रत्यक्ष अप्रत्यक्ष रूपले साथ दिने तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै पार्श्वमा एउटा गजल सङ्गीत छोड्दैछु म तपाईँसँग। मित्रहरू, छुट्ने मन थिएन कि गर्ने, छुट्नै पर्ने बाध्यता छ, छुट्ने मन छैन, समय बितिसकेको छ, समय को कारणले अब बिदा पारी हुनुपर्ने बेला भएको छ। हुन्छ त, तपाईँको यो रात्रि एकदमै शुभ रहोस्, सुन्दर सपना देख्नुहोला, म भने ओझिलिन्छु। नमस्कार, शुभरात्री।